Yeah. 情不知恩利马来放得尽 अगाडि आकाशको तारा जुन फिक्का लाग्छ मलाई ए हावा ए धुलो उनी र म बीचमा कुनै अवरोध नपुर्याइदिएन धेरै समयपछि आज मुटु मुटु बीचको पुनर्मिलन हुँदैछ रामेश केशव क्रिएशन प्रस्तुत गर्दछ युनिक भोजराज विकको उत्कृष्ट लय सृजना अनि राजेश कुमार नेपाली र कमल सुशान्त केसीको उत्कृष्ट शब्द सृजना भित्र पूर्णकला विशी र कमल सुशान्त केसीको सुमधुर आवाज कमल सुशान्त केसीको लोकदोहोरी गीत संग्रह प्रतीक्षा सीआरबीटी 016-00-29-364 र पीआरबीटी 60-53-61-36 अब बजारमा।